बरसातको घनघोर पानीमा रात धेरी आधी बिचमा तारा दीप बनाई म आउने छु तिमीलाई भेट्ने भीषण जाडो सही शीतमा वस्त्र परे पनि बीच छातीमा कदम कदमको विघ्न हटाई बिजुली दीप बनाई म आउने छु तिमीलाई भेट्ने कठिन चाहे सती सपाटो चाहे मृत्यु नै भेटो सामुमा हात खने यो छैन कदापि हिम्मत दीप बनाई म आउने छु।